www.attabligh.com, the reviver of Iman. عالم کی موت आनंद की मौत होती है। नहीं, इसी तरह चलता खत्म हो जाता है, मुंह मन ऐसी होता है, मोहदसी में से कोई जाता है उसका बदल नहीं पैदा हो रहा है, मोहसिनी में से जाता है कोई बदला नहीं हो रहा है, बस मैं जाता हूँ मसाइल से कोई जाता है उनके जैसा कोई बदला नहीं हो रहा है। इन्हेताब का दौर है, ये दौर इन्हेताब के गिरने का है। इस बिना पर जो जितना कर रहा है उसको करने दिया जाए, उसकी हौसला छिड़ी नहीं, हौसला अफजाई की जाए जो जितना कर रहा है, इतना ये इश्कार तो हम बस को करना चाहते हो। इस सिलसिला यहाँ जारी रहना चाहिए और किताबों का सुनाना सुनना ये बदस्तू कायम रहना चाहिए। देखिए वही चीज तभी अक्रम सत्रता अवसर के बाद क्या कुछ हुआ, क्या होगा, बदल कोई हो सकता था? नबी अक्रम सत्रासर पर कोई बदल नहीं था। सबसे बड़ी मुसीबत उम्मत पर यही आएगी अभी सत्रासर वो खराब हुई, इसके पर कोई उनका भी कुछ सही, उनका नबी तो नहीं हुआ, अरे उनका सिद्दीक हुए, लेकिन नबी और निशान हर बात वो वही से पहले या उनका सिद्दीक या नबी नहीं थी, अरे उनके तो नहीं आते। मायन देखो आलिल हवा इन हो इल्ला वही हुआ, नबी ही मुतरिक और किसी साहबी को देख भी नहीं है। मायन देखो आलिल हवा इन हो इल्ला वही हुआ, कोई बात वो नहीं कहते मगर वही आती है उसी से बोलते हैं। दो इन्हेताब का दौर ही है और मौलाना तो नहीं है, यहाँ काम चाहे करना चाहिए उसको आप लोग फैसला कर लें, तय कर लें किसको रखना है क्या है, बस जो भी रहे कम से कम बुजुर्गों के इत्यादों के सिलसिले सुनाने का सिलसिला जारी रहे, ये बहुत बड़ी बात है। अल्लाह ताला हम सबको कायम रखे तो पाए माशाल्लाह। मौलाना आगे के थे वहां भी जाते थे, इलाहाबाद भी जाते थे, गाँव भी जाते थे, वहां भी खानकान में जाते थे और बहुत ही अदब से बोलते ही नहीं थे, बहुत ही लिहाज फरमाते थे। अल्लाह ताला उन सबके ऊपर ज्यादा बरकत पाए और ये आहलिया को भी आखिरत के साथ रखे हैं। बहुत बड़ी बुजुर्ग की बहुत बड़े आलिम की ही मुसाहबानी है, उनकी भी पढ़ चाहिए जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अल उमराओ ने कहा, अल उमरा ने कहा, अल उलमाओ वरिष्ठ किया, सही माने में जो आलिम है वह वरिष्ठ किया है। पर पूछता अगर तुम कहो वरसुल अंबिया कौन है, अल्लामा शारी कहते हैं मैं कहूंगा वो लोग हैं जो अपने इल्म पर अमल करते हैं, ये वरसुल अंबिया। पर ये पूर्ण अगर तुम कहो कि वरसुल अंबिया कौन है तो अपूर्ण मैं कहूंगा कि वो जो अपने इल्म पर अमल करने वाले हैं वही वरसुल अंबिया है। बहुत बड़ा मकाम है, बहुत बड़ा दर्जा है। इस बिना पर अंबिया के सलात व सलाम जैसे बाकी नियमतों के वो मुतसिर बातें नौबत से मुतसिर थे, उसके हामिद थे, वैसे ही हर आलिम को भी चाहिए कि बाकी नहीं दौड़ है अल्लाह से ताल्लुक, अल्लाह से नस्बत, अल्लाह से मोहब्बत पैदा करने के हर आलिम कोशिश करें। बरहतुल अंबिया का मतलब ये नहीं है किसी हदीस बाहर या कुरान नहीं, नबी सल्लल्लाहु अलैहि वसल्लम की दो शांति, एक जाहिरी इल्म है और बाकी नस्बत है, मार्फत है, उसको भी जांच करना चाहिए। जब कोई वारिस कोई मुरीद है वो बहुत सी चीजों को छोड़ के गया, सोना भी छोड़ दिया, चांदी भी छोड़ दिया, फलाना छोड़ दिया, तो सब में तो वरासत चलेगी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जैसे जाहिर उलूम को छोड़ गए वैसी बाकी महाजन को छोड़ गए, जैसे जाहिर अहवाल को छोड़ गए बाकी अहवाल को भी छोड़ गए, साहब लेकर आओ उससे मुतसिब थे और उसी तरह चला चलता रहा। जो जितने मुतबे सुन्नत है अल्लाह ताला उनको बातिन से भी हिस्सा देता है, जरूर देता है, और बातिन के हिस्सा पाने के बाद ही सही माने लो आलिम कहलाने के लिए सही होता है। आलिम बाबा अल आलिमून व आमिरून ये है, جو عمل کرنے علم رکھنے والے ہوں اور عمل کرنے والے ہوں, یہ ہے وارثۃ الانبیاء. کتنا چھوٹا جملہ ہے لیکن سب کچھ نبی صلی اللہ علیہ وسلم نے فرما دیا ہے. اب یہ وارثۃ الانبیاء کون لوگ ہوں گے؟ علماء ہوں گے, کس قسم کے علماء ہوں گے؟ اس کے بعد کہا جائے کہ کون وارثۃ الانبیاء ہے. اقول تو میں کہوں گا جو وہ جو علم کے ساتھ ساتھ عمل کے بھی وارث ہوں, بلکہ میں کہتا ہوں جو حال سے واقع علم کے ساتھ ساتھ عمل بھی ہو, عمل کے ساتھ حال بھی ہو, اللہ کا خوف ہو, خشیت ہو, اللہ کی محبت ہو, یہ چیزیں بھی رسول نبی کریم صلی اللہ علیہ وسلم سے وراثتاً چلی آ رہی ہیں. تمام صحابہ جس طرح اقوال کو جانتے تھے, آپ کے افعال کو جانتے تھے, جیسے حضور اکبر صلی اللہ علیہ وسلم آپ کے اصحاب صحابہ کرام ان کے احوال سے بھی متصل تھے, صحابی جس طرح روایت تھے نبی اکرم صلی اللہ علیہ وسلم کو ایک خیال سوا ہے کہ حضور اکبر صلی اللہ علیہ وسلم نے خود دیکھا روح رو کیا تو روح بھی گھر چلے آ گئے, سردا کیا تبھی سردا تبھی کہا جائے. یہ سب چیزیں احوال سے تعلق رکھتے ہیں. یہ بھی حدیث میں آتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم سے نماز پڑھتے تھے ایسا مانتا ہے جیسے دل سے کوئی آواز کر رہی ہے, جیسا کسی کو پانی لگی آواز تو میری تو ہار ہے, اس ہار سے بھی کوشش کرنا چاہیے. یہ اختیاری تو نہیں ہے, یہ جو اپنے اللہ کے رسول کے اقوال پر عمل کرے گا, ان کے احوال پر عمل کرے گا, تو اللہ تعالیٰ ان دونوں کے رسولوں کو نوازے گے. اس طرح آج کی شان یہی ہونی چاہیے اور سبھی لوگوں کی یہ نصیحت ہے, اور میں اپنے کو نصیحت کرتا ہوں کہ اللہ تعالیٰ نے شمار ہمارا علماء میں کیا ہے تو وہ عالم بننا چاہیے. کوشش ہو ان شاء اللہ مزید آج ہر جگہ مدارس میں اس تقریب کو ہونا چاہیے کہ تم جس طرح علم نبوت حاصل کر رہے ہو اسی طریقے سے نور نبوت بھی حاصل کرو. حضور دونوں بھی کامل, علم بھی کامل اور دونوں بھی کامل. یہاں کہنا ہے کہ حضور صلی اللہ علیہ وسلم پڑھتی تھی, صحابہ کے بارے میں آتا ہے چھڑی نہیں چڑھتے تھے, اس میں اندھیرے میں روشنی ہو جاتی تھی. جب صحابہ کے ساتھ ہے تو پھر اگر حضور صلی اللہ علیہ وسلم نے یہ ہو تو کیا کہا کہ بات ہے, تو دو چیز نبی صلی اللہ علیہ وسلم لے آئے, علم لے آئے اور صرف علم نہیں, خوش علم نہیں بلکہ اس کے ساتھ محبت بھی لائے اور ان کے ساتھ اللہ تعالیٰ کی خشیت بھی لائے اور اللہ کی نورانی بھی لائے. اس طرح پر ہمارے بزرگان دین نصیحت کرتے ہیں خاص طور سے محمد رسال میں, دیکھو علم نبوت کو حاصل کر رہا ہو, جہاں تعلیم سے جا رہے ہو, لے آ رہے ہو, سر لے آ رہے ہو, کوشش کرو کہ ہمارے بزرگان دین کو نور نبوت حاصل کیے اس کو بھی حاصل کرنے کی کوشش کرو. حضرت شاہما کا جب رانا بھائی وہ عجیب بات ہے بخاری کی دن آئے تو دور سے چیخ نہیں ہوتی, سب بے ہوش کام یہاں ہم عجیب ایسی پڑھتے ہیں, ہم عجیب سے ایسی پڑھتے ہیں. تو یہ چیزیں میرے دوستوں خود کو اور سے میں کہتا ہوں کہ ان چیزوں کو بھی حاصل کر کے صحیح کریں. اللہ تعالیٰ ہم سب لوگوں کو علم نبوت سے بھی مدثر کرے اور نور نبوت سے بھی مدور کرے. یہ ہمارے مشائخ جو تھے آپ مانتے ہیں جمع ہیں, یہ حضرات نور نبوت سے بھی متصل تھے, منور تھے, اس طرح رجوعات تھے, اللہ کے سامنے گر آتے تھے, اللہ کے سامنے روتے تھے. جب بھی مارو بھی چلے ہیں گرو کے قریب پہنچے ہیں, مجھے بھی پوچھ لیا انہوں نے گرو کو کیا میری حالت کر دعا کرو, پھر وہ ہمارے ہمارے بہت پتہ لگایا نکالی ایک بار ختم ہو گیا. اتنا ہم کو خیال تھا میرا کہ بھروچ کے قریب جا کے کہا انہوں نے مولانا میں بیماری میں بیمار ہو کے جا رہا ہوں, بڑوڑا رہ گئے تھے, ہمارے لیے دعا کرنا, لیکن انتقال ہو گیا, موت کو کوئی جان نہیں سکتا, آنے والی کشتی چلی جائے گی, جان ٹھہری جانے والی جائے گی, سب کی جائے, ہر آدمی کو موت کا مزہ چکا ہے, ہر آدمی کو موت, کوئی موت سے جب نبی نہیں محسوس چکا, صحابہ نہیں تو ہمارا شادی کیا ہے. ہاں موت کی تیاری میں کوشش ہونی چاہیے کہ ایسے احوال ملے کہ موت ایمان پر ہو, اس کی کوشش. اگر ہم موت دین والا کام کرتے رہیں گے انشاءاللہ دین ہی پر ہماری موجود www.attableague.com The Revival of Iman جو زندگی میں لا الہ الا اللہ پڑھتا ہوں کا آخر میں بھول رہے کو اس کو ایک بزرگ کا واقعہ ہے سب لوگ جانتے ہیں کہ قبر میں فرشتہ بچا ہے نا من کا قبر ہم ابھی تک گاڑی نہیں جانتے گاڑی جانتے دو پر نیچے آ گئے تھے ہم رب کو نہیں جانتے دن بھر پوری زندگی تو رب نہیں ہو جاتی ہم نے یہ ان کا ایک حال تھا من کا کو ماں دے کو ہم نہیں جانتے سب جانتے معلوم ہوا ہے کہ جو چیز جاگو نہیں ہو جاتی ہے اللہ تعالیٰ اس کو آخر سے رکھتے ہیں مشق اسی لیے ہے کہ آخر مت کرنے کے بعد آئے دیتا ہوں ان کی والدہ سے معلوم ہے وفات ہو گئی تھی جو بھی نہیں معلوم ہوگا میں کہا کیا ہوا پورا ہے دماغ میں کہا ادھر سے دو فرشتے آئے تو بڑھ کر گئی پھر بل میں مطمئن ہو گئی اور مجھ سے اللہ تعالیٰ نے پوچھا ہے نہیں میں نے کہا انہوں سے میں سورہ یاسین پڑھ کے آئی ہوں سوتے رہ گئے بالکل سورہ یاسین مجھے کافی طرح تبدیلی تھی ان کو تھوڑا سا خوف سے تھا کہاں مجھے خوف سے ہوا ان فرشتوں کو دے کر کے میں نے کہا کہ میں سورہ یاسین پڑھ کے آئی ہوں بس سے پھر کوئی بات نہیں ہوئی معلومات کہ ان سورتوں کا پڑھنا دعاؤں کا پڑھنا یا کارت لے جائے نبی کریم صلی اللہ علیہ وسلم نے کتنی دعائیں کی ہیں اللہ میری اکثر پہ ایمان لایا تھا تو وہ یقین اللہ سے بعد وہ حکم و رحمت انار ہو گیا شرط برابری سے دنیا بنا کر اللہ میں ایمان چاہتا ہوں نبی دعا کر رہے نبی صلی اللہ علیہ وسلم اللہ میری اکثر پہ ایمان لایا تھا تو وہ یقین اللہ سے بعد وہ حکم و رحمت انار ہو گیا شرط برابری سے دنیا بنا کر نبی کفر سے ڈر رہا ہے کفر کا استعمال ہے نبی کا بھی ہو جائے گا نہیں نبی صلی اللہ علیہ وسلم ہے دعا کئی دعا ہو کئی مجھے ہو رہے گی اللہ نے اصل ایمان لائے تب دو وہ یقین اللہ سے بازو کفر و رحمت انار ہو گیا شرط برابری سے دنیا بنا کر تو نبی صلی اللہ علیہ وسلم جب اس طرح دعا کر رہے ہیں نجاجت سے ہم تمام لوگوں کا شعار شیوا طریقہ یہی ہونا چاہیے کہ دل میں جو حضور صلی اللہ علیہ وسلم کے دل میں خوف الہی تھا اس کو پیدا کرنے کی کوشش کریں جو خوف میں دو چیزیں ہونی چاہیے امید بھی ہو اور خشیت بھی یہ دونوں ایمان کی دونوں بنیادی چیزیں اسی پر ہیں خوف بھی اور رجا بھی اس طرح پر اللہ سے امید رکھیے کہ اللہ بخشے گا لیکن گناہ گناہ سے وکیل بھی کر سکتا ہے اس کا فکر کرنا چاہیے جتنا بھی کرنا ہے کام سماج کا مگر اللہ تعالیٰ ہم سب لوگوں کو دین پر قائم اور دائم رکھے اور اس کے تقاضوں پر عمل کرنے کی توفیق دے ہم سے ایک مومن سے روز کو وعدہ خراب ہی نہیں ہونا چاہیے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا علامت المراد میں فخر صلاح شریف اذا وعد اغلب جب وعدہ کرے پورا کرے اور بات کرے تو سچ کرے ہے جی یعنی ان چیزوں کو جو علامات نفاق بتائی ہے وہ چیز ہم لوگ کرنا نہیں آنی چاہیے ارے ہمارے دیہات میں تو اسی حدیث کو پوری زندگی بلائی گئی تھی دائروں میں کیا وہاں دیے جائیں گے تمام علماء بیٹھے ہوئے تھے لیے آئے تو مناظر سراج ملا ہر دشا کٹ ہوا ویدا ویدا تو میں نہ کھانا ویدا وانا ویدا وانا وہ ہماری بہت مشہور حدیث ہے ٹھیک کر سکتے ہیں جب بات کہیں تو جھوٹ نہ کریں بھائی افواہ نہ اگر وعدہ کریں تو قرار نہ کریں اور ایک حدیث یہ بھی ہے وہی خاصما نہ کریں جب وہ مخاصمہ جاتے کوئی نہ کرے آج ہم تمام مسلمانوں میں یہ خصلتیں بھی بہت ہیں میں نے کرنا ہی گیا کہ ایسے ہی بول رہا تھا اس وقت لگا رہا تھا بہت بڑا وزلہ کپڑے بھی موجود تھے بہت کتنے بڑے بڑے تھے میں نے کہا مولانا جی سے کہا کہ مولانا میں نے نفاق کے مطلب بیان کیا یہ خسرتیں ہوتی ہیں یا اور لوگ سے بھی کہا یہ لوگ ناگوانی نہ ہوئی ہوں کہا ارے وہ تو خوش ہے کہ آج ہمارے مرد بدکل بیان کر دیا کرناٹک کہا مرد تو میں نے کہا ہاں یہی کہ جاتی ہے جو سامنے کر खेले तो उम्मीद मिलते हैं, जैसे और चीजें मिलती हैं ये लोग मिलकर, ये चीजें भी यही लोग मिलते हैं वहां। मैं कहा बारह जो हम आशुमन सबको एक होता है, आने वाली किस्से चाली जाएगी, गान ठहरी जाने वाली जाएगी, जिला इसका परात्मा होना चाहिए, इसकी याद होना चाहिए। अक्सर जिक्र हाथ में लगता वो बोल मौत है नहीं हादिर लज्जात को दुख देने वाली चीज को कसर से याद करो, वो क्या मौत है। इतना मौत का मराकबा सूफिया नदी भी आम है, मराकबा जो कहते हैं तो ज्यादा मौत का मराकबा। इमाम गजाली मुजद्दी थे अपने वक्त में, उन्होंने खुद लिखा है कि इस तरह को सोचो कि मौत आ गई, फैसले आ गए इस तरह में। तो इन हजरात ने जो अजल्ले अकील की बात है, अजल्ले सूफिया हो अजल्ले मुजद्दीन की बात है। अल्लाह ताला हम सब लोगों को ईमान पर कायम रखें। मौलाना तशरीफ ले गए, वाकई रंज है, मुझे भी गम है, आप लोग तो ले ही आए, लेकिन हमारी भी ख्वाहिश थी कि हम यहाँ आए। अल्लाह ताला हम सब लोगों को आखिरता फरमाए, दीन पर कायम कायम रखें। और मौलाना जो तकरीर करते थे, जो तंबीह करते थे, उसको सामने रखें, उसके मुताबिक जिंदगी गुजारे। इंशाल्लाह ये सब का सवाब मिलेगा। हदीस में आता है मरसन सुन्नत रहा, जो एक सुन्नत अच्छी जारी करता है तो जो उसको अमल करे उसको भी उसको सवाब देता है, कि उसको तो सवाब दे देंगे भाई। तो जिन चीजों को उन्होंने जारी किया था उसको जारी रखने की कोशिश करें। अल्लाह ताला मुझे देखी तो कोई दे, आप हजरात को भी, और जो बिल्कुल बयान किया है अल्लाह ताला इसका सवाब मौलाना को अदा करना है, और आयतें पढ़ लीजिए तो उसका भी सवाब बख्श दिया जाए। सूरह फातिहा का खुद चीजें पढ़ सकते हैं, मैं दुआ कर लेता हूँ कि एलिया का भी इंतकाल है। अच्छा जी, तो कुछ जो कुछ हम लोगों ने पढ़े हैं उसका सवाब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के वास्ते से हजरत तक पहुंचाने का, ये भी दुआ मिलिए उनके लिए, मुझ पे सवाब, मुझे जन्नत की रसाई, सब कुछ अल्लाह मुयस्सर फरमाए। उनकी बीवी आहलिया की वही तबाह हो गया, अल्लाह उनकी भी मकर फरमाए, और इस सवाब में उनको भी शरीक फरमाए। अल्लाह ताला हर किसी के खैर भलाइयता फरमाए। अल्हम्दुलिल्लाह जो काम कर रहे हैं अल्लाह ताला उसको जारी रखने के लिए हम सबको तौफीक अता फरमाए, और उनको दर्जात तआलिया से मुशर्रफ फरमाए। आप उदार मोहब्बत करते थे, अकीदत रखते थे, इंशाअल्लाह इसका भी اجر ثواب آپ سب لوگوں سے ملے گا. میں دیکھ رہا ہوں بہت غمگین ہے ہم لوگ, اس غم کا بھی ان شاء اللہ ثواب ملے گا, اجر ملے گا. اللہ تعالیٰ ہم سب لوگوں کو طریق اہل اللہ پر رہنے اور محمد مٹنے کی توفیق عطا فرمائے. رب العالمین تقبل منا انك انت السميع العليم, برحمتك يا ارحم الراحمين, برحمة سيدنا النبي الكريم صلى الله تعالى عليه وسلم. لا اله الا الله.